नमस्कार, स्वागत तथा अभिवादन रेडियो पत्रिका ओजेलका खबरबाट। खबरमा छु म प्रेम सुनार। श्रोता, रेडियो रेसुङ्गाको उत्पादनमा हरेक सोमबार साँझ 7:15 बजे रेडियो रेसुङ्गा र मङ्गलबार ठिक यसै समयमा रेडियो रिपब्लिक 88.2 MHz बुटोलबाट प्रसारण हुने ओजेलका खबर शुक्रबार बिहान 9:15 बजे रेडियो रेसुङ्गाबाट पुनः प्रसारण समेत हुने गर्दछ। श्रोता, ओजेलका खबर समग्रमा समाजमा लुकेको, लुकाइएको, दबेको, दबाइएको आवाज हो। तपाईँको समाजमा कुनै अनियमितता, भ्रष्टाचार छ भने हामी त्यसको डटेर भण्डाफोर गर्नेछौँ। साथै समाजको विकृति, विसङ्गति, ओजेलमा परेका स्थान र व्यक्ति, हाम्रो कला संस्कृतिको पनि हामी खुलेर चर्चा गर्नेछौँ। त्यसका लागि हामीले खबरको अन्तिममा एउटा न एउटा मौलिक गीत भाका पनि बजाउँदै आएका छौँ। हाम्रो यही यात्राको आज हामी 130 श्रृङ्खलामा छौँ। आज हामी प्रस्तुत गर्नेछौँ जिल्ला मालपोत कार्यालयका लेखनदासद्वारा सेवाग्राहीहरूलाई तानातान सम्बन्धी रिपोर्ट, अनि त्यसै कार्यालयसम्म पुग्ने मोटर बाटो राम्रो नहुँदा शास्ति र नियमित स्तम्भ। जीवनको गोरेटोमा गत 25 वर्षदेखि ओडारमै जीवन बिताएकी एउटी महिला र उनका छोराको कथा व्यथा सुनाउनेछौँ। त अबको पौने 1 घन्टा हामीसँगै रहनुहोला। यस ओझेलका खबरका प्रायोजक न्यू मैत्री रेस्टुरेन्ट एन्ड बार अब थप व्यवस्थापनका साथ तपाईँको सेवामा समर्पित। हजुर, स्तरीय खाजा नास्ताका लागि विशिष्ट व्यक्तिहरूको विशिष्ट रेस्टुरेन्ट बन्न सफल। स्वच्छ, सफा, स्वादिष्ट खाजा नास्ताका लागि सधैँ सम्झनुहोस् न्यू मैत्री रेस्टुरेन्ट एन्ड बार, लाकुरीमन्स तमघास गुल्मी। प्रोप्राइटर अर्जुन पाण्डे, सम्पर्क नम्बर 98472-27874। सर्वप्रथम सहयोग संकलन सम्बन्धी खबर। ओजेलका खबरमा प्रसारित गुल्मी, अर्लाङ्कोट र हस्तिचौरका दुई ब्लड क्यान्सर पीडित बालक र अर्लाङ्कोटका दृष्टिबीनलाई सहयोग संकलन कार्य जारी छ। आज हामी केही सहयोगदातासँग कुराकानी गर्दैछौ। सुनौ, हजुर नमस्कार। कहाँबाट को बोल्नु भयो? अर्लाङ्कोट ए दुर्गादेवी खरेल। कसलाई कति सहयोग गर्दै हुनुहुन्छ? क्यान्सर भएको हुनाले चाहिँ 5,000 रुपियाँ पैसा सहयोग गरेको थिएँ। त्यही भएर त्यो रकम को मार्फत सहयोग गर्नुभयो नि? मैले कालिदास सरलाई। हस्त, सहयोगको लागि यहाँलाई धन्यवाद। नमस्ते, म अर्लाङ्कोट सहकर्मी कालिदास खरेल। जुन हाम्रो रेडियो रेसुङ्गाबाट प्रसारित कार्यक्रम ओजेल खबरबाट अर्लाङ्कोट गाविस वार्ड नम्बर 1 चुम्बुङ्गा निवासी दृष्टिबिन दाजुभाइ गुनाकार खराल र बारम खरालका लागि सहयोग जुटाउने अभिप्रायले हामीले जुन कार्यक्रम सञ्चालन गरेका थियौँ र त्यसै सिलसिलामा जापानबाट, नेपालबाट गएका जुन प्रवासीहरू छन् उनीहरूको सहयोगका लागि रु 38,000 बराबरको जुन रकम प्राप्त भएको यसभन्दा अगाडि नै कार्यक्रम प्रसारित भइसकेको छ। र अब बाँकी दिनमा जुन जहाँ जहाँबाट उनीहरूको सहयोगका लागि रकम उठ्छ र त्यो रकम एउटा व्यवस्थित र सही ढङ्गबाट राखिदिन र त्यो सम्बन्धित परिवारलाई पुर्याइदिनका लागि यहाँका जुन अगुवा मानुभावहरूले चाहिँ एउटा समिति गठन गरेका छन् र यसै सिलसिलामा अध्यक्ष गिरिराज खरेल, उपाध्यक्ष नरेशराज खरेल, सचिव कालिदास खरेल, कोषाध्यक्ष बुद्धि प्रसाद, अध्यक्ष दुर्गादेवी खरेल, खडानन्द खरेल र प्रभाकर पाण्डे रहेको एउटा समिति रहेको छ। पछिदेखि बसेको एउटा बैठकले एउटा निर्णय गरे अनुसार उनीहरूको नाममा जुन एउटा खाता खोलिएको छ जसमा स्वयं दृष्टिबिन बाबुराम खराल र समितिका उपाध्यक्ष नरेशराज खरेलको नाममा रेसुङ्गा डेभलपमेन्ट ब्याङ्क वामी शाखामा एउटा खाता खोलिएको छ। जुन खाता नम्बर छ, जुन खाताको 00900400063005300001 र पुनः एकचोटि खाता नम्बर भन्न गइरहेको छु 00900400063005300001। जुन खाता नम्बरमा अन्य मानवहरूले पनि सहयोग गर्न चाहनुहुन्छ भने सहयोग राखिदिनु हुनका लागि हामी अपिल गर्न पनि चाहन्छौँ। हस्त, जानकारीको लागि धन्यवाद। धन्यवाद। नमस्ते, म गण्डकी बोर्डिङ स्कुल तमघास गुल्मीको कक्षा 10 अध्ययनरत छात्रा अनिसा भण्डारी। गत वर्षदेखि चल्दै आएको सहयोग संकलन कार्यमा हामी गण्डकी बोर्डिङका कक्षा 10 छात्र छात्राहरूको एकल प्रयासबाट रु 3600 आवश्यक रकम उठाएर यहाँ समक्ष लिएर आएका छौँ। ब्लड क्यान्सर पीडित कक्षा 10 नितेश र रमेश घिमिरेको स्वास्थ्य उपचारको निम्ति यो रकम संकलन गरेका छौँ। आशा छ हाम्रो यो सानो सहयोगले केही भए पनि सहयोग पुग्नेछ र हामी जस्ता विद्यार्थीलाई पनि एउटा हौसला मिल्नेछ। म केही सहयोग कार्तिकको नाम जोड्न चाहन्छु। म असय मनसा भण्डारी, विजेता बलाल, दीपा अर्याल, बबिता पाण्डे, पवित्र भूषाल, मित्र केसी, मनिष दुद्राज, गणेश केसी, ज्ञानेन्द्र गुरुङ, लक्ष्मण विष्ट, विवेक मरासिनी, सुशील खनाल, मुकुल भट्टराई, जनक थापा, बालकृष्ण रेग्मी, प्रवीण गैरे आदिले यो रकम उठाएका थियौ। अन्त्यमा यो हाम्रो सानो योगदान कसैलाई जीवनदान भन्दै सम्पूर्णलाई आफू सक्दो सहयोग गर्ने प्रयास गर्नुहोला र बाढी प्रभावित व्यक्तिहरूलाई पनि सहयोग गर्नुहोला भन्दै सम्पूर्णको सुस्वास्थ्य र दीर्घायुको कामना गर्न चाहन्छु। गण्डकी बोर्डिङ स्कुल कक्षा 10 र सम्पूर्ण विद्यालय परिवार तम्का स्कुलमी धन्यवाद। सहयोगको लागि गण्डकी बोर्डिङ स्कुल कक्षा 10 का छात्र छात्राहरूलाई चित्त उभाएर घैला भरिन्छ भने जस्तै यसरी नै प्रत्येक विद्यालयले सहयोग गर्ने भने अवश्य पनि ती दुईजनाको ज्यान बाँच्न सक्छ। र मैले जानकारी के गराउन चाहन्छु भने रमेश घिमिरेका परिवारजन चाहिँ म्याल पोखरी र मालिका उच्च माध्यमिक विद्यालयबाट मिलेको रकमको आधा हिस्सा लिन र यो रकम सहित लिन हिमचुली गेस्ट हाउसमा सम्पर्क राखिदिनु हुन आग्रह गर्दछु। अब सुनौ मालपोत कार्यालयका लेखनदासद्वारा सेवा गराईहरूलाई तानातान सम्बन्धी यो रिपोर्ट। के तपाईँ नौतुना जानु भएको छ? यदि नगएको भए पनि बुढापाकाहरूबाट सुन्नु भएकै होला, नौतुनामा बसबाट ओर्लिन नपाउँदै होटेलवालाहरूले यात्रुहरूलाई जबरजस्ती तानेरै होटेलमा लैजाने गरेका हुन्छन्। अन्य कुनै ठाउँमा पनि जबरजस्ती तानातान गर्यो कि भन्ने गरिन्छ, के यो नौतुना हो? ठिक त्यस्तै अहिले जिल्ला मालपोत कार्यालय गुल्मीको नयाँ कार्यालय भवन उपल्लो तम्गासमा सरेपछि त्यहाँका लेखनदासहरूको रवैया देख्दा पनि भन्ने गरिन्छ, के यो नौतुना हो? प्रतिस्पर्धाको जमाना हो, सेवा गराई आफूप्रति आकर्षित गर्नु स्वाभाविक हो, तथापि जबरजस्ती तानेर होइन। तर त्यहाँ पुग्ने सेवा गराईहरू लेखनदासको तानातानमा पर्ने गर्दछन्। मालपोत कार्यालय अगाडि पुग्नै पाउँदैनन्। उपल्लो तम्गासको चोकदेखि र तम्गास बजारका होटेलहरूबाटै तानातानमा परेको धेरैले गुनासो गरेका छन्। सेवा गराई स्वत स्फूर्त ढङ्गले लेखनदास खोज्न वा आफूले चिनेकालाई भेट्न पाउँदैनन् भन्ने गुनासो आएपछि हामी त्यस कार्यालय क्षेत्रको बाटो नियाल्न पुगेका थियौँ। हामी पुग्दा पनि लेखनदासहरूको त्यो रवैया कायमै रहेछ। लेखनदास मध्येका हरि भण्डारीले पनि त्यो रवैया कायमै रहेको बताउनु भयो। त्यो हामीले यहाँ समितिको मान्छेहरूले कुरा राखेको, अब हामी तत्कालै यति यति दसैँको सेरोफेरोमा हामी सिस्टम बनाउँछौँ। अहिले चाहिँ भद्रकोले हो, अहिले भद्रकोले जसले जसले सातो सातो बाटोमा आएर च्याप सात नै गर्ने त्यस्तो गरिरहेछ। लेखनदास जस्तो प्रतिष्ठित पेसालाई त्यस्तो रवैयाले आँच पुगेको स्वयं केही लेखकहरू बताउने गर्दछन्। त्यसरी तानातान गरेर लेख्ने र सोझासाजी सेवा गराईहरूबाट मनपरी रकम वसुल्ने गरेको गुनासाका सम्बन्धमा हामीले लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला मालपोत कार्यालयका अध्यक्ष गुमान सिंह थापासँग सम्पर्क राख्दा कतिपय लेखकहरूको नौतुनाको पारा स्वीकार गर्दै आफै चिन्तित रहेको बताउनु भयो। धन्यवाद प्रेमजी। अब जुन हजुरले कुरो उठाउनु, नौतुनामा जस्तो होटल टोटल तान्ने, अब बाटा हान्ने मान्छेलाई नौतुनालाई झोला थला तान्ने बढी गरिन्छ भन्ने कुरो, त्यसप्रति त हामी पनि यो हाम्रो यो मर्यादित पेसालाई जो अब आँच आउने किसिमको व्यापार भएको प्रति म आफू पनि दुखी छु। अरू कुरो त अब हामीले जनतालाई सुविधा दिने कुरो त हामीले आफ्नो ठाउँबाट गरिरहेका छौँ। जुन अब यो नौतुना भयो भन्ने कुरो भयो, जनताले सुरक्षाले आफूले इच्छालाई मान्छेलाई काम गराउन सकेनन्, सुरक्षाले बाटो पाएनन् अथवा दलमा गरे, तानातान भयो भन्ने कुरोप्रति म आफू पनि यो हाम्रो यो लेखापढी व्यवसाय समितिको तर्फदेखि आफू पनि म एकदम दुखी छु। यसको लागि म आफ्नो तर्फबाट सुधार गर्ने प्रयास गर्नेछु। साथीहरूलाई त भनिदिनु पऱ्यो नि राम्रोसँग। मैले अब यसभन्दा पहिले मोटामोटी मैले जानकारी गराएछु, अब यसपछि हजुरले अब कुरो उठिसकेपछि मैले आफ्नो सम्पूर्ण साथीहरूलाई एकचोटि मिटिङ राखेर यस विषयमा व्यापक छलफल गरेर यसको लागि अगाडि बढ्ने प्रयास गर्नेछु। सेवा गराईहरूबाट लिखतको पैसा मनपरी वसुल्ने गरिएको छ भन्ने गुनासो आएको छ नि भन्ने प्रश्नमा अध्यक्ष गुमान सिंह थापाले 2058 सालमा निर्धारण गरिएको दरमा अहिले काम गर्न गाह्रो भएको भन्दै प्रशासनले अहिलेसम्म अर्को दर रेट कायम गर्न नसकेको गुनासो गर्नुभयो। रेटको कुरोमा 2058 सालमा जिल्ला प्रशासन मालपोत लगायतका विभिन्न कार्यालयका प्रमुखहरू हाम्रो सम्बन्ध उपस्थितिमा एउटा दर रेट कायम भएको थियो अहिले 58 सालमा, जबकि अहिलेभन्दा 12-13 वर्ष अगाडि त्यति बेला पनि जिल्ला प्रशासनले जो पहल गरेर यो काम गरेको हो, अहिलेसम्म त्यस कतैबाट हाम्रो केही पहल नभएको हुनाले हामीले पनि अब कुरो उठाएको होइन। सेवा गराईहरू तानातानमा परेको र स्वतन्त्र पूर्वक लेखक छान्न नपाउने कुरालाई रोक लगाउने काम जिल्ला मालपोत अधिकृतको हो, तर उहाँले त्यसतर्फ ध्यान दिनु भएन कि भन्ने गुनासो छ। यस सम्बन्धमा जिल्ला मालपोत अधिकृत रामचन्द्र अरियालले लेखकहरूलाई त्यसो नगर्न आग्रह गर्नुभयो। प्रेमजी, प्रश्नको लागि धेरै धेरै धन्यवाद। मालपोत कार्यालय गुल्मी जहिले पनि जनसेवाको लागि प्रतिबद्ध छ र यसको विषयमा जुन प्रश्न गर्नुभयो तपाईँले, लेखापढी व्यवसायी साथीहरूले यसो यसो गरे, अब नौतुना भयो, तानातान भयो भन्ने विषयमा खास गरी मालपोत कार्यालय गुल्मी अथवा नेपाल अधिराज्य भरिका सम्पूर्ण मालपतकारले लेखापढी व्यवसायीले लेखेका कागज बिना अथवा अरूले लेखेका कागजहरूलाई हामी पास गर्न सक्दैनौँ, त्यसलाई कानुनी रूप दिन सक्दैनौँ। यो हाम्रो बाध्यता हो, राज्यको नीति पनि त्यस्तै छ। जहाँसम्म म एज कार्यालय प्रमुखको हैसियतले उहाँहरूको अब सेवाग्राही 2-3 जना हुने, लेखापढी व्यवसायी साथीहरू 12-13 जना हुँदाका बिचमा चाहिँ त्यसो भएको हुनसक्छ। लेखापढी व्यवसायी साथीहरूले अब नीतिभित्र रहेर लेखापढी व्यवसायी नम्बर 5 नम्बर लिएर उनीहरूको त्यो हक अधिकारकै भित्रको कुरो पर्यो। अनि अर्को कुरो के छ भने नेपाल सरकारको नीति पनि कस्तो छ भने लेखापढी व्यवसायी साथीहरूले लेखेका कागज पत्रहरू मात्रै हामीले पास गर्न सक्ने भएको हुनाले यस्तो अवस्था हुन गएको हुनसक्छ। सेवाग्राहीहरूले आफूले खुसी लागेको मान्छे अथवा पहिले गरिरहेको मान्छेलाई गराउने चाहना हुँदाहुँदै पनि बिचबाटैबाट चाहिँ रोक्ने, यहाँसम्म आइपुग्न नदिने अथवा सम्बन्धीलाई भेट्न नदिने त्यस्तो खालको त गरिदिनु भएन नि, उनको स्वतन्त्रताको कुरा त अनन्त गरिदिनु भएन, स्वतन्त्र हुन। यस्तो नियत चाहिँ खराब नियत हो, मैले पनि यसको संरक्षण चाहिँ गर्दिनँ। यदि त्यस्तो भएको छ र म एज कार्यालय प्रमुखले त्यसको विषयमा भन्नुपर्छ, मैले लेखापढी साथीहरूसँग प्रत्येक 3 महिनाको एकपटक हामी बसेर, वर्षको 4 पटक भनौँ न, बसेर मालपोत कार्यालय र लेखापढी व्यवसायी साथीहरू भनेको नङ्ग्रा मासु बिचको सम्बन्ध जस्तै हो। उहाँहरू र हामी मिलेर जनसेवालाई अभिवृद्धि गर्ने हो, जनताको इच्छा अनुसारको हामीले सेवा दिने हो, सेवालाई सरल सहज बनाउने हो। अब जहाँसम्म तपाईँले भन्नुभयो अब तानातान गर्ने, खोसाखोस गर्ने, बढी पैसा लिने, मान्छेलाई दबाबमा पार्ने चाहिँ नियत खराब हो। एज कार्यालय प्रमुखको हैसियतले यसो नगर्न म उहाँहरूलाई आग्रह गर्छु। लेखकहरूले मन परी रकम वसुल्ने गरेको गुनासो प्रति मालपोत अधिकृत रामचन्द्र अरियारले 2058 सालको दर रेटमा उहाँहरूले काम गर्न नसकेकोले अर्को दर रेट कायम गर्न आफू छिट्टै लागि पर्ने प्रतिबद्धता जाहेर गर्नुभयो। यसो छ प्रेमजी, 2058 सालमा लेखापढी व्यवसाय साथीहरूले कति लिने भन्ने विषय म आउनुभन्दा धेरै अगाडिको कुरा भयो। विक्रम सम्बत 2058 सालमा अब प्रत्येक लिखतको रकम छुट्याएर नामसारीको यति रकम, रजिस्ट्रेसनको यति रकम, निवेदनको यति रकम भनेर चाहिँ छुट्याएको एउटा नोटै छ, त्यसको विवरणै छ। 2058 सालमा निकालिएको अथवा चाहिँ निर्धारित गरिएको दर रेटमा अहिले 2070मा काम गर्न कति उपयुक्त हुने नहुने भन्ने विषयमा साथीहरूको पनि चित्त दुखाइ छ। यसको विषयमा कुरा गर्नलाई अब जिल्ला प्रशासन कार्यालय लगायतको रोभरमा बसेर प्रत्येक लिखतको, फलानु लिखतको यति, फलानु लिखतको यति भनेर प्रत्येक लिखतको मूल्य निर्धारण गर्नुपर्छ जस्तो लाग्छ मलाई। अब 58 सालमा निर्धारित गरिएको दर रेट अहिले उपयुक्त छैन भन्ने विषयमा मलाई पनि चित्त बुझेको छ। बरु मैले अब के गर्नुपर्छ अथवा कार्यालयले अब र हाम्रो लेखापढी साथीहरूसँग बसेर अब यो उपयुक्त छैन भने ठिकै छ, अहिले वर्तमान समयमा यसको ठिक दर रेट कति हुने भन्ने विषयमा छलफल गरौँ। रोभर राख्ने हो भने अब भनौँ न जिल्लाकै प्रशासन हेर्ने, जिल्ला प्रशासन कार्यालय छ, जिल्ला प्रशासन कार्यालयको रोभरमा तपाईँ लेखापढी व्यवसाय साथीहरू हामी मालपोत बसौँ र अब 70 सालमा कति उपयुक्त हुने भन्ने विषयमा छलफल गरौँ र यसको दर रेट निर्धारण गरेर बाहिर टागौँ। अरू जिल्लाहरूमा के छ त्यो सबै बुझेर तपाईँहरूले यो पहल गर्नु होला। निर्धक्क हुनुहोस् प्रेमजी, अब यस विषयमा मैले पहिल्यैदेखि नै चासो दिएको छु। अब लेखापढी साथीहरूसँग हामी मालपोतका साथीहरू बसेर यस्तो यस्तो जनगुनासो आएको छ। अब के हुन्छ भने प्रेमजी, यो मालपोत प्रति अलिकति नकारात्मक दृष्टिकोण भएर पनि यसो हुनसक्छ। एउटा मान्छेले ताने होला, 2 मान्छेले ताने होला, त्यो तनाईलाई लेखापढी व्यवसाय एसोसिएसनलाई नै नकारात्मक दृष्टिकोणले हेर्ने अथवा मालपोत कार्यालयलाई नै अब जे मनपरी गर्न दिए भनेर हेरिनु चाहिँ उपयुक्त होइन जस्तो लाग्छ मलाई। म आफै पनि सजग होइन, तपाईँ बाहिर आफै हेर्नुहोस् न, बाहिर परसम्म गरेर भएन नि, अभद्र व्यवहार हो नि। अभद्र व्यवहारको पक्ष म पनि दुखी छु। अब मैले गर्नुपर्ने कुरा के भने लेखापढी व्यवसाय साथीहरूसँग बसेर, मालपोत कार्यालय गुल्मी बसेर अझै तुरुन्तै लगत्तै भोलि पर्सिभित्र 1 हप्ताभित्रै मिटिङ राख्छु। मिटिङ राख 58 सालको दर रेट उपयुक्त नभए 70 सालको दर रेट कति हुने त? यदि हामी दुई बीचमा सहमत भयो, जनअपेक्षा अनुसारको दर रेट ठिकै भयो भने पनि ठिकै छ, अब भएन उनीहरूलाई यति ल्याउँदैन उति ल्याउँदैन भनेर विवादित भयो भने हामी फेरि जिल्ला प्रशासनलाई रोभर राखेर यो रेटमा यति गर्दा अहिलेको वर्तमान परिप्रेक्ष्यमा यति ठिक हुन्छ, यति उपयुक्त हुन्छ भन्ने विषयमा एउटा छलफल गरेर तार्किक निष्कर्ष निकाल्छौँ र त्यही अनुसार दर रेट झुन्ड्याउनु पर्छ भन्ने पट्टि चाहिँ म लाग्ने। सुनिहाल्नु भयो श्रोता, मालपोत अधिकृत रामचन्द्र अरियालले अब छिट्टै नयाँ दर रेट निर्धारण गरेर मनपरी रकम वसुल्ने र तानातान गर्ने प्रवृत्ति अन्त्य गराउने प्रतिबद्धता जनाएको कुरा आशा गरौं। अब त्यस्तो प्रवृत्ति अन्त्य हुनेछ, यदि नभए त्यसरी नै तानातान र मनपरी रकम वसुल्न थालियो भने हामीलाई सूचित गर्नुहोला, हामी ती लेखकहरूको नाम सहित भण्डाफोर गर्नेछौ। जिल्ला मालपोत कार्यालयको अन्य सेवा सुविधा भने सरल र शिष्ट रहेको पाइएको छ, त्यसका लागि भने साधुवाद।